नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। संविधान सभाका विभिन्न पाँचवटा समितिको सभापति चयन र 26 जना मनोनयनका बारेमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्ने तयारी भएको छ। संसद सचिवालयले समितिको सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेपछि प्रमुख दलका नेताहरू समिति सभापति चयनका विषयमा छलफल गर्न तीन दलका शीर्ष नेताको बैठकको तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। कङ्ग्रेस, एमाले र माओवादीले प्रमुख तीन समितिमा एक एक शीर्ष नेताले नेतृत्व गर्ने र बाँकी दुई समितिमा मधेसवादी र साना दललाई दिने आन्तरिक तयारी गरेपछि राप्रपा नेपालले भने सहमतिमा आफूले सभापति नपाए पाँचवटै समितिमा नेतृत्व दावी गर्दै निर्वाचनमा जाने तयारी गरेको छ। राप्रपा नेपाल संसदीय दलका सचिव सुशील श्रेष्ठले सहमति कायम नभए पाँचवटै समितिको सभापतिमा उम्मेद्वार दिने बताउनुभयो। उहाँले आजदेखि छलफल गरिने जानकारी दिनुभयो। संसद सचिवालयले बिहिबार बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म सभापतिमा उम्मेदवारी दर्ता गर्ने, शुक्रबार बेलुका 5 बजे निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। न्याय परिषदको बैठकले आज 5 जना न्यायाधीश नियुक्तिको सिफारिस गर्दैछ। न्यायाधीश नियुक्तिको विषयमा हिजो परिषदको बैठक बसे पनि निष्कर्षमा पुग्न सकेको थिएन। हिजोको बैठकमा न्यायाधीश नियुक्तिको विषयमा समितिको नजिक पुगेकाले आज बस्ने बैठकले 5 जना न्यायाधीशको टुङ्गो लगाउने बताइएको छ। न्यायाधीशका लागि नेपाली कङ्ग्रेस, नेकपा एमाले र एकीकृत माओवादीले आफू निकटका व्यक्तिलाई न्यायाधीशमा सिफारिस गर्न नाम प्रस्ताव गरेका छन्। पुनरावेदन अदालतका मुख्य न्यायाधीशका साथै कानून व्यवसाय र अन्य कानूनी क्षेत्रबाट समेत न्यायाधीश नियुक्ति गर्न सकिने प्रावधान रहेको छ। सर्वोच्च अदालतमा अहिले 5 जना मात्र स्थायी न्यायाधीश रहेका छन्। अन्तरिम संविधानको धारा 102 को खण्ड 2 मा सर्वोच्च अदालतमा प्रधान न्यायाधीशका अतिरिक्त बढीमा 14 जनासम्म न्यायाधीश रहने उल्लेख छ। अहिले सर्वोच्चमा 10 स्थायी न्यायाधीशको दरबन्दी रिक्त छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड राष्ट्रिय सम्मेलनको दस्तावेज लेख्न काभ्रेको फुलबारी रिसोर्टमा पुग्नु भएको छ। ए माओवादीले आगामी 28 गते मे दिवसको अवसर पारेर विराटनगरमा राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो। सो सम्मेलनका लागि राजनीतिक प्रतिवेदन लेख्ने जिम्मा अध्यक्ष प्रचण्डले पाउनु भएको हो। आज लेलिन जयन्ती एवं नेकपा स्थापना दिवसको साइत पारेर उहाँले दस्तावेज लेखनमा जुट्नु भएको हो। यसै विषय माओवादी अध्यक्ष प्रचण्ड आज लेलिन जयन्ती एवं नेकपा स्थापना दिवसका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै सबैमा बधाई तथा शुभकामना सन्देश दिनुभएको छ। प्रचण्डले अहिलेको युग समाजवादी क्रान्तिको युग भएको बताउनु भएको छ। 65 वर्ष अघि आजकै दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको भन्दै प्रचण्डले आज पनि देश कम्युनिष्टकै एजेन्डामा रहेको बताउनु भएको छ। 21 औं शताब्दीमा विश्व परिस्थितिमा कयौं महत्वपूर्ण परिवर्तन आए पनि हामी साम्राज्यवाद एवं सर्वहारा समाजवादी क्रान्तिको युगमा छौ। प्रचण्डले वक्तव्यमा भन्नुभएको छ, लेलिनले अघि सार्नु भएको क्रान्ति तथा कम्युनिस्ट पार्टीको संगठनात्मक सिद्धान्त लगायतका प्रस्तावको महत्व घटेको छैन। लेलिनले देखाउनु भएको क्रान्तिको सिद्धान्त हाम्रा लागि मार्ग निर्देशन बनिरहेको छ। प्रचण्डले पार्टी स्थापना दिवस र लेलिन जयन्तीको ऐतिहासिक अवसरमा देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट शक्तिका बीचमा एकताको अपिल समेत गर्नुभएको छ। जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ, प्रचण्डले वक्तव्यमा भन्नुभयो। बाह्रको विश्रामपुरमा गैराती 1 जनाको हत्या भएको छ। बेरगंज उपमहानगरपालिका 19 का 35 वर्षका पर्मसा तुहाराको हत्या भएको हो। तुराहाको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक रामनाथ खिमिरेले जानकारी दिनुभयो। विश्रामपुर 9 को खेतमा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको गरिएको अवस्थामा तुराहाको शव आज बिहान प्रहरीले फेला पारेको हो। हत्याको खुल्न नसकेको र हत्यामा संलग्नहरूको खुसी भइरहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो। मृतकको शव पोस्टमार्टमको लागि नारायणी उपचित्र अस्पताल बिरगंजमा राखिएको छ। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुशरफलाई देश छान्न रोक लगाएको छ। संयुक्त अरब इमिरेट्स युएईमा रहेका आफ्ना आमालाई भेट्न जाने तयारीमा रहेका मुशरफलाई देश छोड्न रोक लगाएको हो। देशद्रोहीको आरोप लागेका मुशरफलाई आफू माथिको आरोपको सामना गर्न पाकिस्तानमै रहनुपर्ने भन्दै सर्वोच्च अदालतले देश छोड्न नपाउने आदेश जारी गरेको हो। मुशरफमाथि सन् 2007 वरिष्ठ न्यायाधीशहरूलाई बर्खास्त गरेको आफ्नो कार्यकालमा सङ्कटका लागू गरेको जस्ता आरोपमा मुद्दा चलाउनु पर्ने माग पनि न्यायाधीशको छ। साथै सन् 2007 पाकिस्तानका प्रधानमन्त्री बेनजीर टुको हत्याका बेला सुरक्षा व्यवस्था अपनाउन सफल भएको आरोप पनि लगाइएको छ। मुशरफले पनि आफू माथिको आरोप आधारहीन भन्दै आफू माथिको कुनै पनि मुद्दाको डटेर सामना गर्ने बताउँदै आएका छन्। सन् 2008 सत्ताच्युत भएर विदेशमा बस्दै आएका मुशरफ पाकिस्तानमा भएको राष्ट्रपति चुनावमा उम्मेदवारी दर्ता गर्न स्वदेश फर्किएका थिए। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज सनराइजर्स हैदराबादले मोहाली किङ्स इलेभेन पन्जाबको सामना गर्दैछ। यसअघि खेलेका दुई खेल नै जितेको पन्जाब आजको खेलमा पनि जित हात पार्दै विजय यात्रा कायमी राख्ने कोसिसमा रहँदा पहिलो खेल गुमाएको हैदराबाद पहिलो जित दर्ता गर्ने प्रयासमा रहनेछ। पन्जाब जर्स बेली तथा हैदराबाद शिखर धवनको कप्तानीमा मैदानमा उत्रनेछ। खेल बेलुका सुबह 8 बजेपछि चारजा क्रिकेट स्टेडियममा हुनेछ। यसअघि गैराती सम्पन्न खेलमा दिल्लीलाई 93 रनको फराकिलो अन्तरले पराजित गर्दै चेन्नई पहिलो जित दर्ता गरेको छ। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर 0556563290 रंग रोगन सेनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेटर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक बिक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेवलपमेन्ट बैंकको माथि मोबाइल 98452146174।